नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको अपरान्ह 7 बजेको अर्पण खबरमा स्वागत छ। म ध्रुवराज खनाल। खबर विस्तारमा, जनकपुर नगरपालिका 4 रहेको रेजा मनी चेन्जरबाट 10 लाख रुपियाँ लुटिएको छ। मनी चेन्जरमा कार्यरत जनकपुर सका 22 वर्षीय अमित रेजालाई छुरा प्रहार गरी 10 लाख रुपियाँ लुटिएको प्रहरले जनाएको छ। बिहान 11 बजेतिर मनी चेन्जरमा आएका जनकपुरकै सत्या मनी चेन्जरमा काम गर्ने नवीन मिश्रासहित 3 जनाले रेजालाई छुराहानी नगद लुटेको धनुषा प्रहरी कार्यालयले जनाएको छ। घाइते अमितको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ। घटनामा संलग्नको खोजी भइरहेको र आशंकामा 6 जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। एकीकृत नेकपा माओवादीभित्रमा देखेको विवाद अन्त्य भएको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता डाक्टर बाबुराम भट्टराईबीच विराटनगरमा सम्पन्न राष्ट्रिय सम्मेलनपछि चर्किँदै आएको विवाद अन्त्य भएको हो। आज दुई नेताबीच भएको 2 घण्टा लामो छलफल सकारात्मक भएपछि विवाद टुङ्गिएको हो। पार्टीलाई नयाँ ढङ्गले लैजान अब छिट्टै महाधिवेशन गर्ने, महाधिवेशन अवधिसम्मका लागि विचारको बस खुला राख्ने, पार्टीमा सबैलाई समान रूपले समेट्ने सहमति भएको ए माओवादी स्रोतले जनाएको छ। विवाद अन्त्य भएपछि अब बाबुराम पक्ष नेताहरू पर्सिदेखि केन्द्रीय समितिको बैठकमा भाग लिने भएका छन्। नेता भट्टराई केन्द्रीय समितिमा आफू पक्ष नेताहरूलाई समेट्नका लागि समय लाग्ने भन्दै 2 दिनको समय माग अनुसार पर्सिदेखि बैठकमा सहभागी जनाउन लागेको हो। कङ्ग्रेस उपसभापति रामचन्द्र पौडेलले 2 शीर्ष नेताहरू बीचको झगडाको सजाय आफूले पाएको गुनासो गर्नुभएको छ। बैतडीमा आयोजित छलफलमा बोल्दै पौडेलले सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवा बीचको झगडाको सजाय आफूले किन पाउने भन्दै प्रश्न गर्नुभयो। पार्टीको मेची महाकाली अभियान अन्तर्गत नीति तथा प्रशिक्षण प्रतिष्ठान कार्यक्रमबारे आज 2 जनाको लडाईँको सजाय मैले किन पाउने उहाँले भन्नुभयो। अब कामको मूल्याङ्कन गर्ने बेला आएको छ। कार्यक्रममा उपस्थित जिल्लाका नेता कार्यकर्ताले आन्तरिक गोठबीचको झगडा मिलाउन माग गरेपछि उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो। कोइराला र देउवाबीच चलेको 60-40 को बार्गेनिङले कार्यकर्तामा निराशा छाएको भागभण्डाले कार्यकर्ताको मूल्याङ्कन हुन नसकेको गुनासो कार्यकर्ताहरूले गरेका थिए। भारतका प्रधानमन्त्री मनमोहन सिंहले राजीनामा दिनुभएको छ। चुनावमा सत्तारूढ कङ्ग्रेस आएको शर्मनाक पराजय र विपक्षी भारतीय जनता पार्टीको शानदार विजयपछि प्रधानमन्त्री सिंहले राजीनामा दिनुभएको हो। राष्ट्रपति प्रणव मुखर्जीले सिंहको राजीनामा स्वीकृत गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। 10 वर्षदेखि भारतको प्रधानमन्त्री सिंह हुनुहुन्छ। राजीनामा दिनुअघि सिंहले राष्ट्रका नाममा सम्बोधन गर्दै जितका लागि भारतीय जनता पार्टीलाई बधाई दिनुभयो। सिंहले आफ्नो जीवन र सरकारको कार्यकाल खुला किताब जस्तै भएको बताएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। भारतका भविष्यलाई लिएर आफू विश्वस्त रहेको भन्दै देश विश्वको अहम अर्थव्यवस्था हुने सिंहको दावी थियो। र स्पेनिस लालिगा फुटबलमा एथेटिको मड्रिड र बार्सिलोना भिड्दैछन्। यो खेलले च्याम्पियनको टुङ्गो लगाउनेछ। घरेलु मैदान नाउ क्याम्पमा नेपाली समय अनुसार राति 10:15 बजेपछि हुने खेलमा एथेटिको मड्रिड कम दबावमा हुनेछ। 1996 पहिलोपटक उपाधि जित्न उसलाई बराबरी भए पुग्छ। उपाधिका लागि भने बार्सिलोनालाई जितको आवश्यकता छ। अवस्था पराम 4 बजेको अर्पण खबर सकियो। ध्रुवराज आज्ञा चाहन्छु। नमस्कार।